फुनालाई ढाँटे ढाँटे अर्कैको दामी भयो ओठिया र सराबीको प्यास मेट्ने प्याला भयो आफ्नालाई ढाँटे ढाँटे अर्कैको दामी भयो कोठिया र सराबीको प्यास मेट्ने प्याला भयो आफ्नालाई ढाँटे ढाँटे जति नजिक बन्न खोजे जति नजिक बन्न खोजे उति तिमी टाढा भयो एकमी थियो र ममा सजाबीको प्यारो भयो कस्तो सपना देखेको थे कस्तो सपना देखेको थे सपना मसिने भए सँगै हाँस्ने सँगै बाँच्ने रहर सब मरि गए सोझालाई रुआएर हटाहल छाने गयो छेद खुसीको लागि साँचो माया तोडिदियो आफ्नालाई ढाँटे ढाँटे हटाइदियो यो मुटुलाई हटाइदियो यो मुटुलाई नासिका उसिलाउन बेहोसीमै बाँचेको छु पर्दैन भुब्युझाउन तिम्रै साथमा जिउन खोजे तिम्रो साथमा जिउन खोजे उसकै हातहरू थामे कुनै दिन फुला थिए अहिले आई काँडा ठान्यो अर्कै फुल पार्दै मलाई धेरै गर्थ्यो कुरा दो बाटोमा पुग्न नपाए आनु रहेछ छोरा आफ्नालाई ढाँटे ढाँटे अर्कैको दामी भयो कोठिया र सराबीको प्यास मेट्ने प्याला भयो आफ्नालाई ढाँटे ढाँटे अर्कैको दामी भयो कोठिया र सराबीको प्यास मेट्ने प्याला भयो आफ्नालाई ढाँटे ढाँटी